5 मेगाहर्ज र यो हो कार्यक्रम अर्पण समर्पण। नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण समर्पणको अर्को एउटा रमाइलो बसाइले आज पनि तपाईँकै सम्झना सन्देशहरूलाई तपाईँकै घर परिवारसम्म पुर्याउनको लागि हामी उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज, अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौँ। दिउँसो 2 बजेको अर्पण समाचार लगत्तै करिब करिब 3 बजेसम्म, र विशेष गरी यो समयमा रहेर तपाईँको सम्झना सन्देशहरूलाई तपाईँको आफन्तसम्म पुर्याउने गर्छौँ। तपाईँ पनि आउन चाहनुहुन्छ, आफ्नो घर परिवारलाई सम्झिन चाहनुहुन्छ, कुनै सन्देशहरू छोड्न चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0556563332। यो बाटो तपाईँको लागि हामीले खुल्ला गरिसकेका छौँ। र यति बेला कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो हेलो हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट निरा रुम्बा। अनि के छ निराजी, कोराकतिरको हाल खबर? निराजी, हेलो, मेरो आवाज सुन्नु भएको छैन? सुन्नु भएको छ। अनि के छ तपाईँको नयाँ नौलो हाल खबर भनेको? के ठिकै छ, खाजा खानुभयो कि खानु भएको छैन? खाइसक्नु भयो? अलिकति फोन लाइनमा समस्या हो कि जस्तो लागिराखेको छ। कसलाई सम्झिनुहुन्छ आज निराजी? निराजी हुन्छ अहिले भने छुटौ, नमस्कार। निराजी हुनुहुन्थ्यो यति बेला, उहाँसँग राम्रोसँग कुराकानी गर्न त सकिनँ, अलिकति नेटवर्कमा समस्या भएर पनि हुनसक्छ, तपाईँसँग क्लियरली कुरा गर्न चाहिँ सकिराखेको छैनौँ। र यति बेला अर्को साथी पनि आउने थर्खरमा हुनुहुन्छ, आइसक्नु भएको छ भन्नुभएको छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि बाटुली लामा। के छ हाम्रो बाटुलीजीको हाल खबर? हाम्रो पनि एकदम ठिकठाक छ। अनि के गरेर बस्नु भएको छ हिजो आज? बिरामी हुनुहुन्छ? के भयो? ओहो, टन्सिल बढ्या हो कि? है खाल गर्नु होला आफ्नो है। त्यसो भए धेरै पनि बोल्दिनँ म हाम्रो बाटुलीजीसँग, अप्ठ्यारो भइरह होला है। ल ठिक छ, कसलाई सम्झिनुहुन्छ आज? धन्यवाद। हजुर हजुर, हुन्छ अहिले भने छुटौँ है। नमस्कार, बाटुलीजी आउनु भएको थियो यति बेला, र अर्पण समर्पणको यो श्रृङ्खला हो। तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि 0556563332 यो तपाईँको लागि खुल्लै छ। र यति बेला अर्पण श्रृङ्खलामा तपाईँको लागि एउटा सुमधुर आवाज राख्छु, त्यस पछाडि पुनः आउँछु। भित्रै पाएर के हुन्छ र तिम्रो मनन्तै भए मैले चाहेर के हुन्छ र मन बिनारी तो सारी मात्रै पाएर के हुन्छ र भइगो जबरजस्ती माया भइगो जबरजस्ती माया लाएर के हुन्छ र लाएर के हुन्छ र तिम्रो मनन्तै भए मैले चाहेर के हुन्छ र कसम खाएर के हुन्छ र भइगो जबरजस्ती माया तिम्रो मनन्ती भए मैले चाहेर के हुन्छ र निकै नै कर्णप्रिय आवाज तपाईँले सुनिसक्नु भएको छ। अर्पण समर्पणको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँ र तपाईँको माझमा रहेर यस्तै आवाजहरूलाई प्रस्तुत गर्नेछौँ गरिराखेका छौँ र विशेष गरी तपाईँको सम्झनाहरूलाई तपाईँको सन्देशहरूलाई तपाईँको आफन्तसम्म तपाईँको साथीसङ्गीसम्म पुर्याउनको लागि उपस्थित हुने गर्छौँ हरेक दिन दिउँसो 2 बजेको अर्पण समाचार लगत्तै। र यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्कार। नमस्ते दी, कहाँबाट को बोल्दै हुनुहुन्छ? म कुराकबाट सरिता लामा। कुराकबाट सरिता लामा, के छ हाम्रो सरिताको हाल खबर? एकदमै ठिकै छ, अनि हजुरको नि? हाम्रो पनि ठिक छ। बिर्सिनु भयो र हामीलाई? नै छैन, बिर्सिनु भएको छैन। मलाई त बिर्सिनु भयो जस्तो लाग्यो त। कहाँ भुल्छु त म अर्पण रेडियोलाई अनि हजुरहरूलाई। ओहो, भने पछाडि यसो कहिले काहीँ सम्झिँदै पनि गर्नुहोस्, अनि बल्ल विश्वास हुन्छ। है हजुर, खाजा खानुभयो कि खानु भएको छैन? भइसक्यो अनि हजुरले? मेरो पनि भइसक्यो, भर्खरै मात्र भएको। अनि आज हाम्रो सरिताजीले अर्पण समर्पण मार्फत चाहिँ के कुरा सम्झिनुहुन्छ? सर्वप्रथम हजुरको लागि धन्यवाद, त्यसपछि मेरो घर परिवारको लागि, हजुर स्पेसली मेरो प्रेन्द्रनगरमा हुने दिदी सङ्गीताको लागि, र मलाई सरिता हुने जसले चिन्नुहुन्छ उहाँहरू सम्पूर्णको लागि। हुन्छ सरिता, छिटो आउँदै गर्नुहोस् है। नमस्कार, सरिता आउनुहुन्थ्यो यति बेला कुराकबाट आउनु भएको थियो, र अर्पण समर्पणको यो श्रृङ्खला हो। तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि हामीलाई फोन गर्नुहोस्, 056-5363-332 यो बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला तपाईँले अर्पण समर्पणको यो श्रृङ्खलालाई रेडियो अर्पण 104.5 मेगाहर्जको साथमा इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ। र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? डेन्जर काप्री मिलिजुली चोकबाट। के छ डेन्जरजीको हाल खबर? किन बिस्तारै बिस्तारै बोल्नु भएको, सन्चो छैन र? एकदम सानो सानो आवाज मन्द मन्द आइरहेको छ त्यही भएर के। अनि खाजा खानुभयो कि खानु भएको छैन? तिन बज्दैछ होइन, ल ठिक छ, बिस्तारै बिस्तारै बनाएर खानु होला, घरमै हुनुहुन्छ नि है? ल ठिक छ, कसको साथ सम्झिनुहुन्छ आज? हजुर धन्यवाद। अनि राधा छोरी मेरो पटानीमा भएको, अनि मलाई रेन्जर काली भयो। हुन्छ रेन्जरजी, अहिले भने सुटौँ, नमस्कार। डेन्जर काप्री आउनु भएको थियो यति बेला बिलिजुली चुकबाट, र तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि हामीलाई फोन गर्नुहोला 0556 63 332, यो बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला फेरि पनि तपाईँको लागि एउटा सुमधुर साङ्गीतिक आवाजलाई नै अगाडि जोड्छु, त्यस पछाडि फेरि आउँछु। रेडियो अर्पण 104.5 मेगाहर्ट। मुटु रोग सम्बन्धी समस्या भएका बिरामीहरूका लागि विशेष जानकारी, काठमाडौँ टिचिङ हस्पिटलबाट मुटु रोगमा विद्या बारिदी डिएम गर्नुभएका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी बाराकोटी एस टाढी रत्नगर पोलिक्लिनिक प्रालीमा प्रत्येक महिनाको पहिलो शनिबार आउने क्रममा यही वैशाख 6 गते शनिबार आउनु हुने भएकाले मुटु सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा उठाउनु होला। फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली, रत्नगर 2 मेन रोड टाढी बजार, फोन नम्बर 0556 560 341। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग एवं शुभ चिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौ। प्रोप्राइटर केशव लम्साल एवं डेल्टा ट्रेड लिंक, खैरहनी 4 मगनी चोक पर्सा बजार, मोबाइल 9840587122। हामी कहाँ सम्पूर्ण प्रकारका मोबाइल तथा कम्प्युटर पाइनुका साथै मर्मत कार्य पनि गरिन्छ। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। प्रोप्राइटर सोमबहादुर पुर्कुटी एवं सुदीप सु सेन्टर, खैरहनी 6 पुरानो पर्सा बजार, चौधरी मेडिकलको आडैमा, मोबाइल 9845123725 र 9871726539। हामी कहाँ अर्डर अनुसारका बोर्डिङ स्कुल इस्युजहरू तयार गरिनुका साथै ब्याग जुत्ता मर्मत लगायत ज्याकेट स्प्रे पनि गरिन्छ। नववर्ष 2071 सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौ। अध्यक्ष जयलाल कर्णेल एवं थाङखोला सामुदायिक वन उपभोक्ता समूह, जुटपानी, पदमपुर, चितवन। न

नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। प्रोप्राइटर पुरन नेपाली एवं न्यू पुरन कास्ट फर्निचर उद्योग, रत्नगर 13 जयमंगला ओरालो, मोबाइल 9895139116। सम्पूर्ण घरायसी फर्निचर र अफिसका फर्निचरहरू अर्डर अनुसार तयार गरिनुका साथै तयारी फर्निचर पनि उपलब्ध छ। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। पिनाकल अटोमोबाइल्स प्राली, खैरानी 4 पर्सा चितवन, फोन नम्बर 0556387745। होन्डा कम्पनीको बाइकको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा विद्यार्थी अभिभावक ज्यू लगायत सम्पूर्णमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौ। पीस भिजन इङ्ग्लिस बोर्डिङ स्कुल, रत्नगर 11 जिरौना, फोन नम्बर 0556262628। साथमा शैक्षिक सत्र 2071 का लागि नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। प्रोप्राइटर दिपेन्द्र चौधरी एवं पर्सा टिभी सेन्टर, खैरनी 4 पर्सा बजार चितवन, फोन नम्बर 0556385766, मोबाइल नम्बर 9845067095। हामी कहाँ रोजाई अनुसारका टिभी फ्रिज लगायत इलेक्ट्रोनिक सामानहरू पाइन्छ, साथै सुपथ मूल्यमा मर्मत सेवा पनि उपलब्ध छ। रेडियो अर्पण 104.5 मेगाहर्ज। किसिमको व्यावसायिक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु। तपाईँ यति बेला अर्पण समर्पणको यो श्रृङ्खला सुनिराख्नु भएको छ। तपाईँको सम्झना सन्देशहरूलाई तपाईँको घर परिवारसम्म हामीले पुर्याइराखेका छौँ। सम्झिन चाहनुहुन्छ आफ्नो आफन्तहरूलाई, आफ्नो घर परिवारलाई सन्देश कसैको लागि भनेदेखि फोन गर्नुहोला 0556363332। यो बाटो हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ र यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्ते दिदी। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म त छिटो हिँड्ने मान्छे हो नि त। छिटो हिँड्ने मान्छे, धेरै समय पछाडि आउनु भयो त, किन ढिलो हिँड्नु भयो? हजुर अनि के छ रेसीको नयाँ नौलो हालखबर? हेलो ऋषि हुनुहुन्छ तर उहाँसँग कुराकानी हुन सकिराखेको छैन, सायद मेरो आवाज नसुन्नु भएको कि जस्तो लागिराखेको छ। हेलो, मेरो आवाज सुन्नु भएको छैन र ऋषि, अलिकति तपाईँको त्यो क्षेत्रतिर अलिकति नेटवर्क प्रब्लम हो कि जस्तो लागिरहेको छ मलाई चाहिँ। त्यही भएर होला। अनि के छ, खाजा खानुभयो? ऋषिसँग कुराकानी गरिराखेका थियौँ तर उहाँको आवाज हामीले सुन्न सकेनौँ। 0556363332 यो बाटो तपाईँको लागि खुला गरिराखेका छौँ। सम्झना सन्देशहरू साट्नको लागि, तपाईँसँग एकैछिन भए पनि कुराकानी गर्नको लागि, सुमधुर साङ्गीतिक आवाजहरूलाई तपाईँको लागि प्रस्तुत गर्न हामी उपस्थित हुने गर्छौँ। अर्पण समर्पणको यो श्रृङ्खला लिएर हरेक दिन दिउँसो 2 बजेको अर्पण समाचार पछाडि र यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्कार। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? शर्मिला तामाङ। शर्मिला तामाङ, अनि के गर्नुहुन्छ शर्मिला? कतिमा पढ्नुहुन्छ नि? सेभेनमा। कस्तो छ पढाइ? एकदमै ठिक छ, राम्रोसँग पढ्नुहोस् है। अनि खाजा खानुभयो कि खानु भएको छैन? भएको छैन। बिस्तारै बिस्तारै खानु होला है। अनि हामीलाई पनि माया गर्नुहोस्, सम्झिँदै गर्नुहोस्, फेरि भोलि भोलि पनि आउँदै गर्नुहोस् है। अनि तपाईँको सम्झना सन्देशहरू कसको लागि छ? धन्यवाद। बाबा मम्मीलाई, दाइहरू प्रजल, कुमार, प्रवीण, अशोक, सम्झन भाउजूलाई, मलाई चिन्ने सम्पूर्ण साथीहरूलाई। हुन्छ शर्मिला, अहिले भने छुट्याउ, नमस्कार। नमस्ते। शर्मिलाजी आउनु भएको थियो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलाको हामी लगभग अन्तमा पनि आइसकेका छौँ र अब भने कार्यक्रमबाट छुट्टिनुपर्छ। यतिन्जेलसम्म तपाईँले कार्यक्रम सुनेर बसिदिनु भयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ। त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो, तपाईँलाई पनि धन्यवाद छ। र आज फोन सम्पर्कमा आउनुहुने तपाईँहरूप्रति निकै नै आभारी छु। आज कार्यक्रममा निरा आउनु भएको थियो, त्यस्तै गरी बाटुलेजी आउनु भएको थियो, सरिताजी हुनुहुन्थ्यो, डेन्जरजी हुनुहुन्थ्यो, रेसजी हुनुहुन्थ्यो र अन्तमा शर्मिलाजी आउनु भएको थियो। तपाईँ सबैजनालाई धन्यवाद छ। यतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद। इन्टरनेट अनलाइनबाट विश्वको जुनसुकै कुनामा रहेर जहाँ कहीँ जस्तो अवस्थामा रहेर भए पनि तपाईँले साथ दिनुभयो, तपाईँप्रति पनि निकै नै आभारी छु। राजुको अर्पण समर्पणको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि छुटिन्छु। हवस् त, नमस्कार। हर मन छेले दिन र रात दुबै, हर मन छेले हर जी दुबै, भोग नै पर्दो रहेछ, भोग नै पर्दो रहेछ, जिन्दगी भर सुख मात्रै कहाँ हुन्छ र सपना पूरा हुन्छ, कुनै सपना हुन्न, कुनै सपना पूरा हुन्छ, कुनै सपना हुन्न, मनको इच्छा मन नै मर्दा कसको मन पुरुन्न, कसको मन पुरुन्न, जिन्दगी भर मिलन मात्रै कहाँ हुन्छ र जिन्दगी भर माया पाउने मान्छे कुन छ र जिन्दगी भर मिलन मात्रै। रेडियो अर्पण 104.5 MHz। तपाईहरुकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान 9:30 बजे वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, प्रत्येक शनिबार दिउँसो 1 बजे वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ, नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ, छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ, वरिष्ठ हाड जोडी तथा दशा रोग विशेषज्ञ। प्रत्येक शनिबार दिउँसो 12 बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर युवानिधि बस्योलाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौँ। त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो 1 बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार 1 बजे वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, उच्च रक्तचाप, मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ।